तिम्रो आगमन हो यो जिन्दगीमा न्यारोपन हो जब तिम्रो आगमन हो यो जिन्दगीमा न्यारोपन हो लाग्यो हौ तिमी नै हौ हौ साथी मेरो एक्लोपनको पहिलो नयाँ अनि नौलो यो कस्तो अनौठो आवास भयो के यो माया हो कस्तो यो जादु बनायो मलाई लाउन बेकाबु आहा तिम्रो बोलीमा हो कस्तो यो जादु बनायो मलाई लाउन बेकाबु आहा यो माया हो